أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم حمدا لفاتر لكل الصلاة على خاتم الرسل اللهم صل على سيدنا محمد وعلى آل محمد شافي الله كافي پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبد الباسط حاضر خدمت ہیں. ہمارے آج کے پروگرام کا موضوع بارش سے ہونے والی بیماریاں ہیں, اور آج ہم آپ کے سامنے ڈائریا کے بارے میں کریں گے بات, اور بچوں کے ڈائریا, بچوں کی پیچش یا بچوں کے اسہال پر بات کریں گے کہ عموماً بچے اس موسم میں جو بارش کا موسم ہوتا ہے عموماً اس میں زیادہ بیمار ہوتے ہیں. بارش جیسے میں نے عرض کیا کہ اللہ کی رحمت ہوتی ہے اور یہ ہمارے نظام کی وجہ سے یہ زحمت بنتی ہے. بارش کا پانی جب گٹر کے پانی سے مل جاتا ہے یا گلیوں میں کوچوں میں اور دالانوں میں جب یہ پانی سے کیچڑ مل جاتا ہے تو وہ پانی جب اس پہ بچے کھیلتے ہیں, بچے چلتے ہیں, تو اس پانی کے اندر ایسے زہریلے اثرات ہو جاتے ہیں, اتنے گندے پرانے بیکٹیریا, پرانے جراثیم جو ہے وہ وہاں پہ پڑے ہوتے ہیں, کہ جس کی وجہ سے بچوں کو سکن الرجی بھی ہو جاتی ہے, بچوں کی جلد کے معاملات جو ہے وہ خراب ہو جاتے ہیں. عموماً بارشوں کے بعد دانے نکل آتے ہیں, بارشوں کے بعد بچے جو پانیوں میں گھومتے رہتے ہیں ان کی جلد خراب ہو جاتی ہے. تو اس کی وجہ یہی ہے کہ ہمارے پاس چونکہ اگر یہی بچے گاؤں میں ہوں, بڑی کھلی جگہوں پہ ہوں, ایسی جگہوں پر ہوں کہ جہاں پر بارش کا پانی آتا ہو اور صاف جگہ پر جمع ہوتا ہو, تو بچے اس سے نہا کر صحت مند بھی ہوتے ہیں, اچھے بھی ہوتے ہیں, اور ان کے دانے ختم ہوتے ہیں. یعنی کہ بعض دفعہ تو جو گرمی کے دانے ہوتے ہیں وہ بارش کے پانی سے نہانے سے ختم ہو جاتے ہیں, لیکن میں نے بات کی کہ وہ پانی جس میں غلاظت جمع ہو جاتی ہے وہ نقصان دہ ہوتا ہے. اور اسی طریقے سے پینے کے پانی میں بھی چونکہ کچھ ایسے جراثیم ہو جاتے ہیں. اسہال کی بات کرتے ہیں تو اس میں عموماً بچوں کو لوز موشن ہو جاتے ہیں, مکھیاں اتنی زیادہ ہوتی ہیں, کھانوں پر مکھیاں بیٹھتی ہیں. تو لوز موشن کے لیے کئی ایسے نسخے ہیں جو آپ اب چاہیں تو اس کو نوٹ کر لیجئے. اس میں سب سے پہلے جو میں آپ کو چار چیزیں بتاؤں گا, جس میں سب سے پہلی چیز جو ہے وہ دال چینی ہے, اور اسی طریقے سے اس میں پودینہ کوہی بازار میں سوکھا ہوا مل جاتا ہے, دال چینی, پودینہ کوہی, زیرہ سیاہ اور تخم سویا. یہ چار چیزیں آپ کو لینی ہیں. ہم وزن 50-50 گرام منگوا لیجئے. اس میں سب سے پہلی چیز ہے دال چینی ہے, دوسری چیز جو ہے پودینہ کوہی ہے, اور تیسری چیز جو اس میں ہے وہ زیرہ سیاہ, اور چوتھی چیز جو اس میں ہے وہ تخم سویا ہے. ان چاروں چیزوں کو آپ 50-50 گرام منگوا کے گھر پہ رکھ لیجئے, اور اس میں تقریباً آدھا آدھا چمچے سے بھی کم آپ ایک گلاس پانی میں ڈال کے ابالیے, اور اس کے بعد چھان کر یہ پانی گھر پہ رکھیے. جن بچوں کو موشن ہو رہے ہیں, بعض بچوں کو سردی کی وجہ سے ہرے موشن ہوتے ہیں, ان کے لیے بھی جو ہے یہ بہت عمدہ چیز ہے کہ ہرے رنگ کے اگر آپ کو موشن ہوں یا اسہال ہوں تو یہ آپ پانی ان کو پلائیے. اسی طریقے سے دوسرا نسخہ جو ہے اس میں دو چیزیں ہیں جس میں آپ کو لینا ہے. اگر دانہ لینا ہے الائچی کلا, یعنی بڑی الائچی جو ہوتی ہے اس کا دانے لینے ہیں, اور زہر مورا خطائی ایک ہربل ہے, زہر مورا خطائی, یہ دونوں چیزیں 50-50 گرام. زہر مورا خطائی ایک پتھر سا ہوتا ہے, اس کو توڑ کے اس کا پاؤڈر بنا لیجئے, اور الائچی کے جو دانے ہیں وہ 50 گرام اور 50 گرام زہر مورا خطائی لے لیں, اس کو سنبھال کے رکھیں. یہ ہر قسم کے موشن کے لیے, دست کے لیے, اسہال کے لیے, اور اگر وہ بچے کے جن کو وامٹ بھی آ رہی ہے, الٹی آ رہی ہے, ان کے لیے یہ بڑا اچھا نسخہ ہے. دو چیزیں ہیں, بڑی الائچی کے دانے اور زہر مورا خطائی, یہ دو چیزیں بہت عمدہ ہیں. اسی طریقے سے اگر ہم بات کرتے ہیں کہ لوز موشن ہو رہے ہیں اور وہ رک نہیں رہے, اس کی وجہ سے نقاہت ہو گئی ہے, تو اس کے لیے جو سب سے اچھی چیز ہے وہ بیل گیری ہے. بیل گیری سوکھی بھی بازار میں مل جاتی ہے, کہ آپ بیل گیری کو آپ پاؤڈر گھر پہ سنبھال کے رکھیں اور اس کا استعمال بچوں کو کروائیں. اور اسی طریقے سے بیل گیری کا جو ہے وہ مربع بھی بازار میں مل جاتا ہے, کہ وہ مربع اگر ناشتے میں, ایسے بچے جن کے موشن نہیں رک رہے, ایسے بڑے جن کے موشن نہیں رک رہے, ایسے پیشنٹ جن کے آئی بی ایس کے پرابلم ہوتا ہے, ایچ پائلوری کا پرابلم ہوتا ہے, آنتوں سے ریلیٹڈ چیزیں ہوتی ہیں, ان سب کے لیے جو ہے وہ بیل گیری کا مربع جو ہے بہت عمدہ دوا ہوتی ہے. اسی طرح سے اگر ہم یہ دیکھتے ہیں کہ بچوں کو موشن کی وجہ سے ویکنیس بہت زیادہ ہو رہی ہے, تو اس میں موچرس بڑی عمدہ چیز ہوتی ہے کہ آپ نے موچرس لینا ہے, اور موچرس ایک گون سی ہوتی ہے, اسے آپ جو ہے بیلگیری سوکھی جو ہے اس میں آپ پیس لیجئے, اور اس کے بعد اس میں مصری ملا لیں. موچرس 50 گرام, بیلگیری 50 گرام, اور اسی طریقے سے 100 گرام اس میں مصری ملا کے رکھیے, اور یہ آدھی آدھی چمچی چھوٹے بچوں کو دینے ہیں. بہت چھوٹے بچے ہوں تو ان کو چٹکی کے حساب سے دیجیے, اور بڑے جو ہے اس کا ایک چائے کا چمچہ لے سکتے ہیں. موچرس پیٹ کی بہترین دوا ہے, اور اس کا استعمال جو ہے وہ عموماً پرانے سے پرانی پیچش کے لیے بہت عمدہ رہتا ہے, اور اس موسم میں اگر موچرس کو پودینے کی چائے کے ساتھ پیا جائے تو بھی بہت اچھا ہوتا ہے, کہ جن لوگوں کو موشن زیادہ ہو رہے ہیں تو وہ ایک پانی سا بنا لیں جس میں دال چینی ہو, اور اسی طریقے سے دال چینی اور پودینہ دو چیزیں آپ اس میں ڈال لیں, اور یہ پانی تیار کریں, اور دن میں آپ موچرس کے ساتھ جو ہے اس کا استعمال کریں گے تو آپ کے موشن کافی بہتر ہو جائیں گے. اسی طریقے سے پپلا مول کے بارے میں بھی میں آپ کو بتا دوں, پپلی جسے ہم کہتے ہیں, اسے اگر آپ پیس کے رکھیں گے تو یہ بھی بڑی عمدہ چیز ہے, کہ بچے کو ایک ایک چٹکی, اسی طریقے سے اگر وہ پاؤڈر نہیں کھاتا تو اس کو شہد میں ملا کر بھی دیں تو اس سے بھی کافی بہتری آ جاتی ہے, اور وہ بچے جن کو موشن کے علاوہ پیٹ کا درد کا معاملات زیادہ ہیں, عموماً بچے جو ہے اس کی وجہ سے پیٹ میں درد بتاتے ہیں اس موسم میں بارش کے, اور اس کے علاوہ بھی پیٹ میں اگر درد ہو تو آپ اس کو استعمال کر سکتے ہیں, کہ آپ اس کو بچے کو دن میں 4 مرتبہ دے سکتے ہیں. پپلا مول اس کا پاؤڈر بنا لیجئے, اور اس کو ایک ایک چٹکی چھوٹے بچوں کو, اور بڑوں کو عمر کے لحاظ سے جو ہے 4 سال کے بعد 2 چٹکی دیں, اس طرح سے اس کا ڈوز بڑھاتے رہیں. پپلی جسے ہم کہتے ہیں, اسے پیس کے رکھیے, مزہ اس کا اچھا ہوتا ہے, لیکن پھر بھی اگر بچے نہ پئیں تو اسے مصری جو ہے وہ ملا لیا جائے. اسی طریقے سے وہ بچے کہ جن کے موشن کنٹرول نہیں ہو رہے ان کے لیے سہاگا بہت عمدہ چیز ہے, کہ سہاگا لینا ہے اور اس کو کھیل کرنا ہے, اس کو کسی بھی توے کے اوپر ڈال دیجئے اور وہ بالکل پانی کی طرح بن جائے گا, اور چوڑا جب وہ بالکل پانی کی طرح بن جائے تو اس میں تھوڑا سا کالا نمک ڈال دیا جائے, یعنی کہ اگر فرض کریں کہ آپ نے 10 گرام سہاگا لیا ہے تو اس میں تقریباً 10 گرام ہی یعنی کہ برابر وزن کا اس میں کالا نمک ڈال دیجئے, اور اس کے بعد اس چوڑے کو بند کر دیجئے, تو یہ باقاعدہ آپ دیکھیں گے کہ تھوڑی دیر میں یہ سوکھ جائے گا اور کالا نمک کو وہ پانی جو ہے جذب کر لے گا. تو یہ سہاگا بڑی عمدہ چیز ہے, کہ اسے آپ اس انداز سے بنا لیجئے, اور اس کے بعد ٹھنڈا ہو کے اس کا پاؤڈر آپ رکھ لیں, تو یہ پیٹ کے امراض کے لیے, موشن کے لیے, اسہال کے لیے بہترین چیز ہے کہ سہاگا اور کالا نمک, جیسے میں نے آپ سے عرض کیا. اسی طریقے سے یہ ہوتا ہے کہ عموماً جب آپ دیکھیں کہ ڈی ہائیڈریشن ہو جاتی ہے, پیٹ میں درد ہوتا ہے گا پانی کی خرابی کی وجہ سے, کئی دنوں تک جو ہے وہ پیٹ کے معاملات بچوں کے ٹھیک نہیں رہتے, اس سلسلے میں لائم واٹر جو ہے وہ بہت عمدہ رہتا ہے, کہ لائم واٹر آپ خود بنا لیجئے, اور اس کا طریقہ یہ ہے کہ یا تو چھوٹا کوئی مٹکا لے لیں یا پھر شیشے کی باٹل لے لیں, اور اس میں تقریباً 50 گرام کے قریب ایک چونے کی ڈلی جو ہوتی ہے انبجھی, وہ آپ ڈال دیں, اور اس میں اوپر جگہ پہ جو ہے وہ پانی بھر دیں, اور اس کو تقریباً روزانہ جو ہے ہلایا جائے, یعنی کہ جب آپ اس کو ہلائیں گے تو اس میں وہ چونا جو ہے وہ پھوٹ بھی جائے گا, اور اس کا پانی جو ہے وہ تیار ہونا شروع ہوگا. جب آپ 3 دن 4 دن دیکھیں گے اس کو روزانہ آپ ہلائیں گے, اور اس کے بعد پھر وہ یعنی کہ اتنا بڑا پیس چونے کا آپ تقریباً 2 لیٹر 2.5 لیٹر پانی میں ڈالیں گے, تو پھر آپ دیکھیں گے 3-4 دن میں وہ سب مٹی نیچے بیٹھنے پڑے گی, اس کو آخر سے بہت ہی باریک ململ سے جو ہے اس کو چھان لیجئے, تو یہ لائم واٹر بن جاتا ہے, اور اسے جو ہے آپ کسی چیز دیگچی میں گرم کر کے اور سنبھال کے رکھیے, اور یہ پانی آدھا آدھا چائے کا چمچہ اگر بچوں کو دیا جائے تو آپ کو کسی بھی کیلشیم کی دوا کی ضرورت نہیں ہے, بچوں کے پیٹ کے لیے کوئی دوا کی ضرورت نہیں ہے. عموماً گرائپ واٹر کے اندر بھی اسی چیز کو ملایا جاتا ہے, اس میں آپ چاہیں تو شہد کا استعمال کر لیں. اسی طریقے سے ایک نسخہ ہے جس میں مستگی رومی آپ کو لینا ہے, تباشیر, پودینہ اور سبز الائچی, یہ چاروں چیزیں ہم وزن لے لیجئے, اور اس کی خوراک 2-2 چٹکی ہے جو بچوں کو دی جائے, یہ بہت عمدہ چیز ہے. اگر یہ نسخہ بڑا لگتا ہے تو نر کچور بہت عمدہ چیز ہوتی ہے, کہ نر کچور گھر پہ رکھا جائے, اور اس موسم میں پیٹ کی خرابی یا اسہال میں بچوں کو اس کی 2-2 چٹکی دی جائے. ناظرین یہاں پر ہم ایک مختصر سے وقفے کی جانب بڑھ رہے ہیں, ملتے ہیں آپ سے وقفے کے بعد. السلام علیکم ورحمۃ اللہ. السلام علیکم ورحمۃ اللہ. پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. ناظرین گرامی, اس سیگمنٹ میں ہم آپ کے سوالات لیتے ہیں, ان کے جوابات آپ کو فراہم کرتے ہیں. اور میں نے جیسے کل بھی عرض کیا تھا کہ بس آپ لوگوں کو یہ خیال کرنا ہے کہ جب ہم سے بات کیا کریں تو ٹی وی کی آواز بند کر دیا کیجیے, کم مت کریں بلکہ اسے بند کر دیں. ہمارے پاس ایک کالر ہیں, ان سے بات کرتے ہیں. جی السلام علیکم. جی السلام علیکم. وعلیکم السلام. جی کون صاحبہ کہاں سے؟ میں کنسا سیالکوٹ سے بات کر رہی ہوں ساجدہ. میں نے پہلے بھی آپ کو کال کی تھی جی, اپنی جی. بیٹی کے مسئلے میں. کیا مسئلہ ہے بتائیے. 20 سال کی ہے, 19 سال کی. ٹھیک. تو اس کا نا زینت وازل نہیں ٹھیک. میں نے آپ کو پہلے بھی بتایا تھا, میں اس کو چین کے ساتھ باندھتی ہوں ایسے بھی. تو وہ کھانا بھی کھائے, کبھی کھانا کھاتی نہیں ہے, چھوڑ دیتی ہے, چاول دو تو وہ کھا لے گی. تو اتنا اچھلتی ہے, اتنی ہائپر ہو جاتی ہے, ہر چیز گھر کی توڑ دی ہے اس نے. اچھا. کافی دفعہ آپ کے ادھر رابطہ کیا ہے تو وہ رابطہ بھی نہیں ہوتا, آپ سے بات ہی نہیں ہوتی ان سے. وہ کہتے ہیں نہیں ابھی نہیں ہوتی بات. نہیں نہیں بالکل, آپ 4 سے 6 کے درمیان فون کیجیے, جو میرا نمبر آئے گا ابھی پروگرام کے آخر میں, میں بالکل بات کروں گا. کافی دفعہ میں نے آپ کو پہلے بھی بتایا کال کی تھی. نہیں نہیں آپ کیجیے, وہ اتفاق ہوگا ایسا. اچھا یہ بتائیے کہ بچی کو بلڈ پریشر وغیرہ تو نہیں رہتا؟ نہیں اس کو بلڈ پریشر نہیں ہوتا. اس کا نا یہ جو چیز ہے نا, جب اس کو دورہ پڑتا ہے تو اس کے یہ دل اتنا دھڑکتا ہے, اتنا دھڑکتا ہے نا, اتنی ہائپر ہوئی ہوتی ہے. نہیں وہ تو نہیں پتا, یہ میری ماں ہے اس کو نہیں پتا, اس کی آنکھیں بھی وہ عجیب طرح ہوتی ہیں. نہیں آپ بلڈ پریشر وغیرہ بھی ڈاکٹر سے چیک آؤٹ کرواتی ہیں؟ یعنی سب چیزیں چیک پہ رکھتی ہیں؟ نہیں وہ نہیں میں نے چیک کرواتی, میں زینت وہ جو ڈاکٹر ہیں نفسیاتی ان کے پاس لے کے جاتی ہوں. میں لاہور تک ہوئی, کراچی بھی میں آئی, ادھر بھی میں آپ کا ڈھونڈ ڈھونڈ کے چلی گئی. چلیں اللہ تعالیٰ بہتر کرے گا, اللہ تعالیٰ اس کو صحت دے, میں انشاءاللہ آپ کو دوا بتاؤں گا. جی السلام علیکم. کوئی دوائی وغیرہ کوئی یا اور کوئی؟ جی السلام علیکم, کون صاحب کہاں سے, اپنا نام بتائیے. جی السلام علیکم. آواز کمی بھی ہے اور کمزوری بھی ہے اور جسم پہ گلٹیاں وغیرہ بھی ہیں. اچھا اچھا اچھا, آپ کی عمر کتنی ہے؟ میری عمر 40 سال ہے جی. اچھا تو ٹانگوں میں آپ کی تکلیف رہتی ہے؟ جی میرے ٹانگوں میں تکلیف ہے اور سویلنگ بہت زیادہ ہے, اور یہ پاؤں پہ بڑے بڑے گہرے زخم ہیں جو ٹھیک نہیں ہو رہے, اور پانی سے نکلتا رہتا ہے ہر وقت. چلیں ٹھیک ہے, آپ بہت شکریہ. جی السلام علیکم. جی کون صاحب کہاں سے, آواز نہیں آ پا رہی آپ کی. سیالکوٹ سے ہمارے پاس ایک ٹیلی فون تھا, انہوں نے بتایا کہ 20 سال کی بچی ہے. میں نے ان کو یہ نسخہ دیا تھا کہ چھوٹی چندن جسے مسرول کہتے ہیں اس کے متعلق میں نے کہا تھا کہ دماغ کے لیے بہت عمدہ چیز ہے, آپ یہ نسخہ لکھ لیجئے. چھوٹی چندن جو ہے 50 گرام ہے, سندل جو ہے وہ 50 گرام ہے, برہمی بوٹی 50 گرام ہے, اوج سلیب والا 50 گرام, یہ چاروں جڑی بوٹیاں ہیں, ان کو آپ 50-50 گرام منگوا کر اور بالکل باریک پاؤڈر کروا لیجئے. اس کو کپڑے سے یعنی کہ جو ململ کا کپڑ چھان جو جسے ہم کہتے ہیں وہ آپ کروا لیجئے, اور اس کے بعد اس کے تقریباً 1/4 ٹی اسپون یہ پاؤڈر صبح شام جو ہے شہد کے ساتھ ان کو بچی کو چٹائیے, اور جو میرا نمبر آئے گا اس میں آپ شام کو مجھ سے بات کر لیجئے گا. ہمارے پاس ایک کالر ہیں, ان سے بات کرتے ہیں. جی السلام علیکم. السلام علیکم. السلام علیکم. جی کون صاحبہ کہاں سے؟ جی میں اسلام آباد سے کوثر, میں اسلام آباد سے کوثر بات کر. جی کوثر صاحبہ بتائیے. سر میں میرے کان میں تکلیف ہے, رائٹ کان میں بہت زیادہ, اور نا چکر آتے ہیں اس طرف لیٹ سے, مجھے دماغ تھوڑی دیر کے لیے کھل جاتا ہے 1 سیکنڈ کے لیے. اچھا چکر بھی آتے ہیں, لیکن آپ نے اس کا کوئی ایکس رے وغیرہ کروایا؟ کوئی پردے کا مسئلہ تو نہیں ہے؟ नहीं, मैंने एक्सरे वगैरह तो डॉक्टर के पास गई थी, चेक करवाया है, तो उन्होंने कहा कि नहीं ऐसा तो कोई मसला नहीं है पर्दे का, बस हाँ उन्होंने चेक किया तो उन्होंने बस वो फर्क टेबलेट मुझे लिख के दी थी चक्कर की, और एक टेस्ट वो सुनाई का किया था, वो टेस्ट भी सही है, और अच्छा फिर उन्होंने मेरी गर्दन के एक्सरे वगैरह करवाए थे तो उसमें पत्थरों में खिंचा हुआ आया है, यानी वो आपके मोरे जो है थोड़े से दरमियान में से थोड़े से प्रेस है, दो मोरे जो है, अच्छा तो अच्छा उन्होंने फिर जो थेरापी लिख कर दी थी वो मैं करती हूँ, लेकिन मुझे ना इस तरफ चक्कर बहुत आते हैं डॉक्टर, मैं उठ ही नहीं सकती, उठती हूँ तो चक्कर शुरू हो जाते हैं, थोड़ी देर के लिए बाद रुकते हैं तो फिर मैं उठ कर चल सकती हूँ। चले ठीक है, इतवार को वैसे मैं इस्लामाबाद भी हूँगा, अगर आप चाहें तो नंबर मेरा ले लीजिएगा, इतवार को मुझसे मिल भी लीजिए, मैं इस्लामाबाद में हूँगा इंशाल्लाह। वहाँ पर एक कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। हेलो। अस्सलाम जी, अस्सलाम वालेकुम वालेकुम सलाम जी, कौन साहब है, कहाँ से? सर मैं लाहौर से बोल रही हूँ, मेरा नाम शुभाना है। जी फरमाइए जी, सवाल बताइए। जंग से हमारे पास जो कॉल थी, उनसे हमारी कंप्लीट बात नहीं हो सकी, लेकिन इन्होंने बताया कि इनको ज़ख़म भी हैं और काफ़ी सवालात थे मेरे कि इनको शुगर वगैरह तो नहीं है, लेकिन दर्द के लिए जो है आप ऐसा कीजिए कि दर्द के लिए आप दो चीज़ें हैं जिसमें सूरनजान शीरी और अजगर नागोरी, दो चीज़ों को आप ले लीजिए और इनका हम वज़न लेके सुबह शाम एक एक चमचा इसको दूध के साथ आप लीजिए, इससे इंशाल्लाह दर्द आपके जो पट्टों में खिंचाव वगैरह वो बेहतर हो जाएगा। इस्लामाबाद से हमारे पास जो कॉलर थी कौसर साहबा, इनका ये कहना था कि इनके कान में दर्द और चक्कर आपको ज़्यादा रहते हैं, तो इसके लिए आप ये कीजिए कि ऊँट सलेब वाला जो है वो आप या तो उसका पाउडर मंगवा लीजिए 50 ग्राम, और इसी तरीके से जो आपको मोहरों में दर्द है उसके लिए मूसली सफ़ेद, मूसली सियाह, सूरनजान चीनी, तीन चीज़ें हम वज़न लेके इसका पाउडर करके सुबह शाम 5-5 ग्राम इसका पाउडर आप लीजिए, तो इससे इंशाल्लाह ताला आप देखेंगे आपकी बेहतरी आ जाएगी। और इंशाल्लाह इतवार को 1 जुलाई को मैं इस्लामाबाद में होऊंगा, मेरे नंबर से कॉन्टेक्ट करके देख लीजिएगा। हाँ भाई कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी कौन साहबा? हीरा साहबा, कहाँ से बोल रही हैं? चिन्नीओट से बात कर रही हूँ। जी जी फरमाइए। डॉक्टर साहब मुझे एक आपसे पूछना है कि मेरे जो बाल है ना वो लेंथ ही नहीं होते, बढ़ नहीं रहे, मैंने बहुत टोटके इस्तेमाल किए लेकिन कोई भी असर नहीं होता मेरे बालों पे, ना वो घने हो रहे हैं और ना ही वो लंबे हो रहे हैं। अच्छा जी, और मेरी उम्र 24 साल है। ठीक है आपको बताते हैं। आप पास एक कॉलर है, अस्सलाम वालेकुम। वालेकुम सलाम। वकील साहब मैं बिलाल बात कर रहा हूँ कोटली से। जी सर। जी जी आपकी उम्र कितनी है बिलाल साहब? मेरी उम्र है 19 साल है। 19 साल है, वह कमजोरी आपको ज्यादा है जिस्म में दर्द? बहुत जिस्म में कुछ जान नहीं है बिल्कुल, चले ठीक आपको जवाब देते हैं। जी अस्सलाम वालेकुम। कौन साहब कहाँ से? कौन साहब बोल रहे हैं आप कहाँ से? गुजरात से बात कर रहे हैं, गुजरात से अख्तर गुजरात से बोल रहा। जी सवाल बताइए। शुगर की वजह से टांगों में दर्द रहता है और जिसमें थकावट थकावट रहती है, कमजोरी। कितनी आपको फास्टिंग कितनी रहती है जी? शुगर कितनी आपकी रहती है? 2 के करीब, 200 के करीब रहती है, 180-200। अच्छा अच्छा चले ठीक है, आपको जवाब देते हैं, बहुत शुक्रिया। आप पास एक और कॉलर है, उनसे बात कर लेते। जी अस्सलाम वालेकुम। वालेकुम सलाम। कौन साहब कहाँ से? आबास बात कर रहा हूँ। कल ना वालदा के मुतल्लक बात की थी, मुंह के छाले के मुतल्लक है। हाँ हाँ। ਤੇ ਕਾਰਨ ਫਲਾਵਰ 50 ਗ੍ਰਾਮ ਸੀਗਾ, ਦਾਰੇ ਹਿੱਲ 50 ਗ੍ਰਾਮ ਸੀਗਾ, ਤੇ ਤੀਸਰੀ ਇੱਕ ਜ਼ਰਦੇ ਹਨਾਸ ਬੂਟੀ ਸੀਗੀ ਜੀ। ਮੈਨੇ ਦਾਰੇ ਹਿੱਲ ਔਰ ਸਤਿਆਨਾਸੀ ਬੂਟੀ ਤਾਰੇ ਹਿੱਲ ਬਤਾਈ ਥੀ, ਇਸਕੋ ਕੌਨ ਫਲੋਰ ਔਰ ਕੌਨ ਫਲੋਰ ਕੇ ਅੰਦਰ ਇਸਕੋ ਡਾਲ ਕੇ ਔਰ ਪਾਣੀ ਮੇਂ ਵੋ ਕਰਕੇ ਔਰ ਇਸਕੀ ਕੁੱਲੀਆਂ ਕਰੇਂ। ਚਲੇ ਠੀਕ ਹੈ ਜਨਾਬ ਜੀ। ਅਸਲਾਮ ਵਾਲੇਕੁਮ। ਵਾਲੇਕੁਮ ਅਸਲਾਮ ਜੀ। ਕੌਣ ਸਾਹਿਬਾ ਕਹਾਂ ਸੇ ਜੀ? ਮੈਂ ਰਬੀਆ ਸੁਲਤਾਨਾ ਬੋਲ ਰਹੀ ਹੂੰ। ਕਹਾਂ ਸੇ ਜੀ? ਮੇਰੀ ਵਾਲਦਾ ਕੀ ਘੁਟਨੋਂ ਮੈਂ ਦਰਦ ਰਹਿਤੀ ਹੈ, ਤੋ ਕੋਈ ਅੱਛਾ ਸਾ ਇਲਾਜ ਬਤਾ ਦੇ। ਅੱਛਾ ਠੀਕ ਹੈ ਜਨਾਬ, ਆਪਕੋ ਬਤਾਤੇ ਹੈਂ, ਬਹੁਤ ਸ਼ੁਕਰੀਆ। ਬਸ ਇੱਕ ਕਾਲਰ ਉਨਸੇ ਬਾਤ ਕਰ ਲੇਤੇ ਹੈਂ ਜੀ। ਅਸਲਾਮ ਵਾਲੇਕੁਮ। ਵਾਲੇਕੁਮ ਅਸਲਾਮ। ਕੌਣ ਸਾਹਿਬਾ ਕਹਾਂ? ਮੇਰੇ ਬਾਪਾ ਕੀ ਉਮਰ 50-60 ਸਾਲ ਹੈ। ਆਪ ਕੌਣ ਬੋਲ ਰਹੀ ਹੈ, ਕਹਾਂ ਸੇ ਬੋਲ ਰਹੀ ਹੈ? ਸਹੀ ਬਾਤ ਸੇ ਜੀ। तो उनको शुगर भी है, उनका बाईपास हुआ है और जो उनके टांगों पे जख्म है वो फूल जाते हैं, पानी रखता है और काले काले जाते हैं, खारिश होती है। ठीक। हाँ जी, दवाइयां भी देते हैं लेकिन आराम नहीं आ रहा। ठीक है जनाब, बहुत शुक्र। कॉलर है, अस्सलाम वालेकुम। हेलो जी, अस्सलाम वालेकुम। कौन सा है, कहाँ से? वालेकुम अस्सलाम जी, हम जफराबाद से बोल रहे हैं। हकीम साहब जी, जी फरमाइए। हमारे सीने पे बगला में सफेद सफेद थोड़ी थोड़ी सी निकलती है और खत्म नहीं होती है। हमारा सांस बहुत ऐसे फूलती है, हम भी है सांस फूलता है जी। सांस बहुत साल या दिल जैसे थोड़ा नहीं होता दिल। अच्छा अच्छा, हाँ थोड़ा सिंदर होता है बहुत ज्यादा। आपकी उम्र कितनी है? उम्र 22 साल होगी। 22 साल है आपकी उम्र। शादीशुदा है? हमल है। ठीक है जी, अस्सलाम वालेकुम जी। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जी। क्या हाल भाई? जी अल्हम्दुलिल्लाह। कौन सा कहां से? मुझे, मेरा नाम तारिश है जी। मैं सकर शेरपुर मीरा से बात कर रहा हूँ। जी जी फरमाइए। मीरा से मुझे फालिज हो गया, स्वास्थ्य हो गया लेकिन ठीक नहीं हो पा रहा, क्या बात है? ये कोई दवा बताओगे? चलें ठीक है इंशाल्लाह, पुष्पा का नुस्खा हम आपको देते हैं इंशाल्लाह जी। अस्सलाम वालेकुम। वालेकुम सलाम। कौन साहिबा कहाँ से? जी मैं सैमा बात कर रही हूँ चकवाल से। जी फरमाइए जी। मेरे बच्चे का मसला है, बच्चे के जो है ना पत्थे कमजोर हैं। कितनी उम्र है? जी तकरीबन 2 साल का है और वो अभी तक बैठ भी नहीं सकता, ना अभी तक जो है ना चलता है ना बातें करता है। मतलब है कि डॉक्टर ने बताया कि उसके जो है ना 7 माह का पैदा हुआ था। ठीक है। उसके पिछले दिमाग का जैसा ना वो ठीक है, आगे से कमजोर है। अच्छा चलें ठीक है जनाब जी। अस्सलाम वालेकुम। कौन सा आप कहाँ से? जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। कौन सा आप कहाँ से जी? आप टीवी की आवाज बंद कर दीजिए। हेलो जी जी, मैं सुन रहा हूँ। बहुत बंद करो। हाँ जी आप बताइए क्या मसला? हेलो आप कौन बोल रही हैं, कहाँ से? जी मेरे, हाँ जी मेरे टांग में, पाँव और हाथों में बहुत जलन है। अच्छा। और ना मेरे ना घुटनों को भी और ना मेरे टांगों में बहुत दर्द होता है। अच्छा दर्द भी है। कौन साहिबा बोल रही हैं आप, कहाँ से? जी मैं साहिवाल से बोल रही हूँ, मुनव्वर सुल्ताना साहिवाल से। ठीक है जी, बहुत शुक्रिया आपकी कॉल का जी। अस्सलाम वालेकुम नाज़रीन, यहाँ पर हम एक मुख्तसर से वक्फे की जानिब पढ़ते हैं, मिलते हैं आपसे वक्फे के बाद। अस्सलाम वालेकुम रहमतुल्लाह। السلام علیکم ورحمۃ اللہ. پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. ہمارے پاس کالر موجود ہیں، ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. کون صاحب کہاں سے؟ جی میں عارف بالا سے حافظ زبیر بات کر رہا ہوں. انکر باسط صاحب، جی جی، پوچھنا یہ ہے کہ تقریباً 8-9 ماہ ہو گئے ہیں، نزلہ ہے اور جا نہیں رہا. بہت ساری میڈیسن جو ہے ہم نے یوز کی ہیں، بہت سارے ڈاکٹروں کے پاس بھی گئے ہیں، لیکن یہ نزلہ جو ہے یہ ختم نہیں ہو رہا. پتہ نہیں کیا مسئلہ ہے. ٹھیک ہے جناب، آپ کو بتاتے ہیں. آپ پاس ایک کالر ہیں. جی السلام علیکم. وعلیکم السلام. جی کون صاحب کہاں سے؟ میں ابیب بھائی بات کر رہا ہوں گلشن اقبال سے. جی فرمائیے. میرے ساتھ پیشاب کا مسئلہ ہے، حدود بڑھ گیا ہے، میں نے 2 ٹیسٹ کیے ہیں. میں بار بار اٹھتا ہوں، رات کو تکلیف ہوتا ہے، رات کو 3-4 دفعہ پیشاب کو اٹھتا ہوں، تکلیف ہوتی ہے. اچھا، حدود بڑھ گیا. ٹھیک. جی السلام علیکم. وعلیکم السلام. ہیلو. جی کون صاحب کہاں سے؟ جی میری والدہ گھٹنوں کو بہت درد ہوتا ہے، اس لیے برائے مہربانی فرمائے کچھ بتا دیں. آپ کون بول رہے ہیں، کہاں سے بول رہے ہیں؟ میں گلزیب بول رہا ہوں، منڈی باول دین سے. اچھا ٹھیک ہے، ٹھیک ہے جناب. ایک کالر باقی رہ گئے، ان سے بھی بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. کن سب کیا حال ہے؟ جی الحمدللہ. کون صاحبہ کہاں سے؟ کن سب میں حافظہ بات کر رہی ہوں، تونسا شریف سے. تونسا شریف سے. جی جی کن صاحب، میرے ہسبینڈ کی ٹانگوں میں ہر وقت درد رہتا ہے، انہیں شوگر بھی ہے، اور ٹانگیں جو ہیں وہ ہر وقت سوجی رہتی ہیں، اور گھٹنوں میں بھی درد رہتا ہے، اور جب ٹانگیں بہت زیادہ سوجی ہوئی ہو نا تو ان پر ایسے داغ پڑ جاتے ہیں جیسے یہ سانپ کی کھال کی نہیں ہوتے، جی جی، ایسے دھبے سے سارے ہو جاتے ہیں. پھر میں اکثر انہیں زیتون کے تیل کی مالش کرتی ہوں تو پھر وہ یعنی گھٹنے سے نیچے کی طرف، سکنوں کی طرف، وہ آہستہ آہستہ جو داغ ہیں وہ نیچے بحالی ان کی شروع ہو جاتی ہے. لیکن پھر جیسے ایک دو دن بعد اگر کسی مصروفیت کی وجہ سے مالش چھوڑ دیں تو پھر وہ دوبارہ داغ بن جاتے ہیں، اور درد تو بہت ہی زیادہ رہتا ہے، رات کو نیند تک نہیں آتی. ٹھیک ہے جناب، بہت شکریہ آپ کی کال کا. ہیرا صاحبہ چنوٹ سے، انہوں نے بتایا کہ بال کالے کرنے ہیں، اس کے لیے آپ سب سے پہلے جو ہے تلی کا تیل لے لیں، اس میں تقریباً 1 لیٹر، اور اس سے پہلے آملہ 50 گرام، سکا کائی 50 گرام، بھنگڑا سیاہ 50 گرام، کلونجی 50 گرام، 4 چیزیں اس تیل میں ڈال کے پکائیے اور چھان کر یہ تیل استعمال کیجئے. بلال صاحب کوٹلی کشمیر سے تھے، انہوں نے بتایا کہ جسم میں بہت زیادہ، 19 سال ان کی عمر ہے اور کو کمزوری بہت ہے، اس میں یہ ہے کہ آپ روزانہ جو کا دلیا کھائیں اور اس میں بادام 11 عدد اور کشمش 22 عدد. کشمش جو ہے کالی والی ہو تو یہ آپ دیکھیں، اس سے آپ کو بہت فرق پڑ جائے گا. جو کے دلیے میں 11 بادام اور 22 کشمش جو ہے وہ ڈالیں، روزانہ اس کا استعمال کریں، اس سے انشاءاللہ کافی بہتری آئے گی. گجرات سے اختر صاحب، انہوں نے بتایا کہ ان کو شوگر بہت زیادہ ہے اور اس کے بعد ان کے ٹانگ میں جو شوگر کی وجہ سے درد ہوتا ہے، اس کے لیے یہ ہے رات کو آپ میتھی دانہ لے لیں، رات کو میتھی دانہ جو ہے رات کو پانی میں بھگا دیں اور صبح چھان کے اس کا پانی پی لیں. اور اسی طریقے سے ہربلین کے نام سے ایک ساشا ہے، جس میں آپ 1 ساشا صبح نیم گرم پانی سے اور 1 شام کو خالی پیٹ نیم گرم پانی سے، ٹی وی میں اس کا ٹیلی فون نمبر بھی آتا ہے تو اس سے آپ دیکھ کے اس کو آرڈر کر سکتے ہیں ہربلین کے نام سے، تو یہ بڑی اچھی چیز آپ کی رہے گی، شوگر بھی کنٹرول کرے گا، درد اور ڈائبیٹک کے لیے بہت عمدہ ہے. اسی طریقے سے رضیہ سلطانہ صاحبہ، انہوں نے بتایا کہ گھٹنے میں بہت درد ہے، اس کے لیے آپ السی और मेथी दाना जो है वो ले लें, और अजगर नागोरी तीन चीज़ें 50-50 ग्राम ले लें और इसका इस्तेमाल करें। एलोवेरा का जेल जो है वो अपने घुटने पे मालिश कीजिए, और इसी तरीके से एलोवेरा का जेल तकरीबन 10 ग्राम के करीब सुबह जो है आप निहार मुँह ले लिया कीजिए, इससे आपके दर्द सही रहेगा। और भिंडी और अरवी का इस्तेमाल आप कीजिए, इससे फ्लूट भी बनेगा। साहिवाल से हमारे पास एक कॉल थी, इन्होंने बताया कि शुगर के ज़ख़म हो गए हैं, इसके लिए दो चीज़ें हैं, बड़े इसको नोट कर लीजिए। बाज़ार से कुश्ते गौदंती आप ले लें, सिर्फ कुश्ते गौदंती ले लें, जहाँ पर अगर गैंग्रीन भी है तो वो गौदंती का कुश्ता जो है उस जगह पर छिड़किए, उस जगह पर बिल्कुल साफ़ करें उसको, और उसमें गौदंती का कुश्ता छिड़क के उसको बांध दीजिए, ये बहुत उम्दा चीज़ है। और दो चीज़ें और हैं, चमड़ा जो होता है असली चमड़ा ले लीजिए, ये बड़ा मैं काम का नुस्खा बता रहा हूँ कि चमड़ा ले लीजिए, और चमड़ा जो है असली हो और वो आप जला लें, उस जलाने के बाद चमड़े की राख और आग का जो दरख्त होता है, आग जो जिसमें दूध निकलता है जिस दरख्त में, इसको हम आग का दरख्त कहते हैं, अमूमन हाईवेज वगैरह में बहुत होता है ये, तो इसे आप पत्ते इसके सुखा लीजिए, और इन पत्तों को सुखा के इसका पाउडर और चमड़े जला हुआ जो है उसका पाउडर दोनों को मिला के आप जहाँ पे गैंग्रीन हो रहा है वहाँ पर इसको एक दिन जो है आप गौदंती छिड़किए, और एक दिन ये इंशाल्लाह शर्तिया तो मैं ज़रूर कहूँगा कि शर्तिया है, लेकिन ये ज़रूर कहूँगा कि अल्लाह पाक के हुक्म से इंशाल्लाह ताला ये गैंग्रीन जो है कंट्रोल हो जाता है। फौरी तौर पर आप इसको शुरू कीजिए, शुगर कंट्रोल करने के लिए आप जो दवाएँ ले रहे हैं उसको जारी रखें। इसी तरीके से यहाँ पर एबटाबाद से टेलीफोन था, और इन्होंने बताया कि बहुत ज़्यादा सांस फूलता है, इसके लिए आप ये कीजिए कि शहद आप ले लें और लऊ के कता ये इसका नाम है, ये आप बाज़ार से मंगवा लें, और इसी तरीके से मुरब्बा बही बाज़ार से मंगवा लें, बही का मुरब्बा वो आप सुबह शाम 25-25 ग्राम आप खाइए, इससे आपको काफ़ी बेहतर जो है तबीयत हो जाएगी। शाह साहब हमारे पास सखर से, इन्होंने बताया कि इनको फालिज का मसला है, इसके लिए आकर करा आप मंगवा लें, और तकरीबन 100 ग्राम आकर करा है, और इसी तरीके से रेग माही जो है एक मछली होती है ईरान की, वो सूखी हुई मछली होती है, उसको हम रेग माही कहते हैं, आकर करा 50 ग्राम मंगवा लीजिए और रेग माही 50 ग्राम मंगवा लीजिए। उशबा मगरबी के नाम से एक वो है, वो उशबा आप मंगवा लें 50 ग्राम। इन तीनों चीज़ों को अच्छी तरीके से पीस लीजिए, और पीस के तकरीबन पाव चमचा यानी कि 4 चुटकी शहद में मिलाकर आप रोज़ाना खाइए, और जहाँ तक आपके फालिज जिस जगह पर हुआ उसमें गाय के गोश्त में जो गूदा होता है, नल्लियाँ जिसे हम कहते हैं, जो नहारी में हम डालते हैं, वो नल्लियाँ कच्ची मंगवा लीजिए, और उसके बाद उसको तवे में डालें, और जब वो बिल्कुल पानी सी हो जाए, घी सी बन जाए, तो उसमें लौंग डालिए, और लौंग को डाल के उसमें जला दीजिए, और उसके बाद ये मरहम सा बन जाएगा, ठंडा करके इसको महफूज रखिए। पोलियो के मरीज़, फालिज के मरीज़, पुराने दर्दों के मरीज़ इसको इस्तेमाल करें, कि इसके इस्तेमाल से आप देखें कि बाकायदा जो है लोगों ने बताया कि इसे पोलियो के मरीज़ जो भी नए नए उनको हुआ था वो भी तक बेहतर हो गया, और फालिज में भी ये बहुत अच्छा असर करता है। इसी तरीके से सायमा साहबा चकवाल से, और इन्होंने बताया कि बच्चे इनका 2 साल का बहुत कमज़ोर है, दो चीज़ें आप लिख लीजिए, अरारोट और सागुदाना, दो चीज़ें आप जो है बाज़ार से मंगवा लीजिए, जिस तरीके से हम कस्टर्ड बनाते हैं कस्टर्ड की तरह इसको दूध में पकाइए, और सुबह के वक्त जो है एक प्याली बच्चों को दीजिए। हुसैन साहब इनके, इन्होंने साहिवाल से इन्होंने बताया कि हाथ पाँव में बहुत शदीद जलन भी है, दर्द भी है, आप एक पाउडर बना लीजिए जिसमें साबित धनिया आप ले लें तकरीबन 100 ग्राम, अजगर नागोरी 100 ग्राम ले लीजिए, और इन दोनों को अच्छी तरीके से पीस के सुबह शाम एक एक चमचा लीजिए। और इसी तरीके से जलन के लिए जो है बहुत उम्दा चीज़ जो है वो खीरा है, कि खीरे का जूस जो है वो आप लें, और अगर पाँवों में जलन है, शुगर पेशेंट के लिए भी एक टोटका बता दूं, जिनकी शुगर बढ़ी हुई रहती है या पाँवों में जो शुगर की वजह से जलन होती है, उसके लिए आग का जो दरख्त होता है उसके पत्ते होते हैं बड़े से, जिसमें अंदर हल्का सा दूध होता है, उससे आग का दरख्त कहते हैं उसका हरा पत्ता ले लीजिए और अपने पाँव में नीचे तलवों में रख के ऊपर कोई भी सॉक्स या मोजा पहन लीजिए और उसको सुबह हटा दें। इसी तरीके से रोजाना करने से पाँव की जलन और शुगर में भी बेहतरी आती है। ये एक आजमाई हुई चीज़ है और ये बुजुर्ग ने मुझे बताया कि ये इस्तेमाल करने से जलन भी ख़त्म हो जाती है और पाँव की ऐठन, शुगर के मरीज इसका इस्तेमाल करें, आप भी इसका इस्तेमाल कीजिए। आरिफ आरा से हाफिज नदीर साहब ने कहा कि बहुत पुराना नज़ला है, इसमें आप ये कीजिए कि आप लहू के पिस्ता बाज़ार से मंगवा के ये मुसलसल लीजिए और इसी तरीके से शरबत सदर आप बाज़ार से मंगवा के और ये इसका इस्तेमाल कीजिए। और घर पर पुराने ये जो भुने हुए चने होते हैं, भुने हुए चने आप ले लें 1 किलो और उसमें 50 ग्राम दखनी मिर्च डाल दें और 1 किलो के साथ 1/2 किलो मिश्री, ये तीनों चीज़ों को पीस लीजिए। रोज़ाना सुबह 4 टीस्पून पानी के साथ आप निहार मुँह लीजिए, इससे फ़र्क पड़ेगा। कलौंजी ऑयल भी आप लें और कलौंजी ऑयल 2-2 कतरे पानी में डालकर पीजिए तो इससे काफ़ी बेहतर हो जाएगा। हबीब साहब गुलशन से कराची से थे और इन्होंने बताया कि इनको प्रोस्टेट का मसला है। प्रोस्टेट के लिए आप पेठा का इस्तेमाल ज़्यादा करें, जो कद्दू की मिठाई जिसे हम पेठा कहते हैं उसका इस्तेमाल ज़्यादा से ज़्यादा करें। अगर आपको शुगर है तो फिर पेठे के बीज मिलते हैं तो मगज़ पेठा जो है वो उसका इस्तेमाल आप कीजिए। और एक जड़ी बूटी होती है जिसे आप बाज़ार से चाहें तो गुलमदीन के नाम से मिल जाएगी, तो वो बड़े बड़े दाने होते हैं, वो उसको पानी में डाल के उबालिए और सुबह शाम 1-1 प्याली उसको पीजिए, इससे काफ़ी बेहतरी आ जाएगी। इसी तरीके से ये एक और सवाल हमारे पास था जिन्होंने मंडी बहाउद्दीन से, इन्होंने घुटने के दर्द के बारे में बताया। अलसी आप ले लीजिए, अलसी और मेथी दाना दोनों को अच्छी तरीके से पीस के रात को रखिए, सुबह शाम 1-1 चम्मच खाइए। या फिर आप हर्बलिन के जो साशे होते हैं वो आप मंगवा लें, 1 सुबह 1 शाम लें। ये दर्दों के लिए, कोलेस्ट्रॉल के लिए, शुगर के लिए, तमाम चीज़ों के लिए बहुत उम्दा साशा है, जो दुनिया के अंदर जो है वो अलसी या फ्लैक्स सीड्स का एक चर्चा है। ये भी हमने पाकिस्तान में एक बेहतरीन पेश चीज़ की है आपकी आसानी के लिए, इसको इस्तेमाल कीजिए। इस्लामाबाद से ये हमारे पास एक कॉल थी, इन्होंने बताया कि शौहर को जो है वो शुगर का मसला है और इनके वरम रहता है, दर्द रहता है। अभी आप फ़िलहाल चरायता ले लें, चरायता तकरीबन 5 ग्राम ले लें, मेथी दाना कम से कम 5 ग्राम ले लें, इन दोनों को आप जोशंदा सा बना के इनको सुबह शाम आप पिलाइए। और इसी तरीके से जो मैंने आग के दरख्त का बताया वो आप इस्तेमाल कीजिए। और अगर आप चाहें तो इतवार 1 जुलाई को मैं इस्लामाबाद में होऊंगा, मेरे टेलीफोन नंबर इस वक्त स्क्रीन पर आ रहे होंगे, उनसे आप मालूमात कर लीजिए। लेकिन कुछ लोगों को शिकायत भी है कि टेलीफोन नंबर उठाया नहीं जाता दवाखाने से। इसमें टाइमिंग मैं आपको बता दूँ कि शाम को 4 बजे से रात के 9 बजे तक फ़ोन अटेंड होते हैं और उससे पहले हम अपने आदमी को कहते हैं कि वो बैठे, लेकिन 4 बजे चूँकि मैं खुद मौजूद होता हूँ तो फ़ोन उठते हैं। अगर कोई ऐसी बात है तो आप मेरे जो मोबाइल नंबर है उस पर SMS कीजिए, इंशाल्लाह आपको कोई शिकायत नहीं होगी। तो नाज़रीन, हमारे आज के प्रोग्राम में जो मैंने बात रखी और आपको बताई वो ये बताई कि इसहाल या पेट की खराबी जो है वो उसके लिए जो मैंने नुस्खे दिए इस पर आप गौर कीजिए। और ख़ास तौर पर इस बारिश के मौसम में बेहतर ये है कि आप उबला हुआ पानी पीजिए, इससे बच्चों की और बड़ों की सेहत अच्छी रहती है। नाज़रीन, यहाँ पर हमारे प्रोग्राम के वक्त का इख्तिताम हो रहा है। आपसे इंशाल्लाह अगले हफ्ते अल्लाह ने चाहा तो मुलाकात होंगे। अल्लाह ताला आप सब का हाफिज़ व नासिर हो। अस्सलामु अलैकुम व रहमतुल्लाह।